नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरकै साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। गुल्मीमा बिहान भएको जीप दुर्घटनामा 4 जनाको मृत्यु, 10 जना घाइते। इलाका प्रहरी कार्यालय रत्नगरद्वारा 700 लिटर अवैध घरेलु मदिरा नष्ट। द्वन्द्वकालका घटना खोतलेर मुलुकलाई थप द्वन्द्वमा धकेल्न नहुने कङ्ग्रेस उपसभापति पौडेलको धारणा। माओवादी नेताहरूलाई जनताले पहिले नै माफी दिएको भनाई। जापानद्वारा ताइवानको समुद्री तट नजिक एक विशेष सैन्य राडर स्टेसन निर्माण। छिमेकी राष्ट्र चीन अझै रुष्ट हुन सक्ने अनुमान। र इन्डियन प्रिमियर लिगमा आज राजस्थान रोयल्स र किङ्स इलेभेन पन्जाब भिड्दै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। दरबार देवीस्थान गाविसमा गुल्मीको दरबार देवीस्थान गाविसमा आज बिहान जीप दुर्घटना हुँदा 4 जनाको ज्यान गएको छ। दुर्घटनामा 10 जना घाइते भएका छन्। सदरमुकाम तमघासतर्फ जाँच गरेको लु 1J2529 नम्बरको जीप बिहान बेलपोखरा भन्ने ठाउँमा सडकबाट 50 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा ज्यान गुमाउनेमा देवीस्थान 8 का 8 वर्षका विवश चारु गाडी धनी, 35 वर्षका महेन्द्र कुँवर, 50 वर्षकी जमुना खत्री र अर्घाखाँसी बल कोटकी, 45 वर्षकी सानु मिया रहेका छन्। बालक सारूको घटनास्थलमै र अरू 3 जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभयो। घाइते 9 जनालाई उपचारका लागि पाल्पाको लुम्बिनी मेडिकल कलेज लगिएको छ भने 1 जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। कङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले द्वन्द्वकालका घटना खोतलेर मुलुकलाई थप द्वन्द्वमा धकेल्न नहुने बताउनु भएको छ। देशले द्वन्द्वका अवशेषलाई मेट्ने प्रयास गरिरहेका बेला फेरि पुराना घटना बल्झाएर सङ्क्रमण लम्ब्याउन नहुने पौडेलको धारणा थियो। आज दमकमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले प्रस्तावित सत्य निरूपण तथा मेलमिलाप विधेयकमा आम माफी भन्ने शब्द नराखिएको भए पनि यी माओवादीका नेताहरूलाई जनताले पहिल्यै आम माफी दिएर प्रधानमन्त्रीसम्म बनाइसकेको बताउनुभयो। राजनैतिक दलहरूको सहमतिमा छिट्टै सत्य निरूपण तथा मेलमिलाप ऐन बनाइने पौडेलले जानकारी दिनुभयो। मुलुकमा स्थायी शान्ति कायम गर्ने हो भने द्वन्द्वकालमा भएका घटनाको सत्य तथ्य पत्ता लगाएर पीडकलाई पश्चाताप गर्ने, पीडितले क्षमा दिने र राज्यले राहत दिने व्यवस्था हुनुपर्ने पौडेलको भनाइ थियो। व्यवस्थापिका संसदको बैठक बस्दैछ। नयाँ बानेश्वर स्थित संसद भवनमा अहिले केही बेरपछि बस्ने बैठकमा यसअघि सरकारले पेश गरेको सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोग सम्बन्धी विधेयकमाथि छलफल हुनेछ। सरकारले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता खोजबिन 2 आयोग गठन सम्बन्धी एकीकृत विधेयक संसदमा प्रस्तुत गरिसकेको छ। यसबीच संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिको सभापति सर्वसम्मतबाट चयनका लागि अन्तिम प्रयास हुने भएको छ। त्यसका लागि संवाद समितिको बैठक अपराह 4 बजेका लागि बोलाइएको छ। सहमति आधारमा समितिको सभापति चयन गर्न दलहरू असफल भए सभापतिको टुङ्गो निर्वाचनबाट लगाइनेछ। सत्तारूढ दल कङ्ग्रेस एमाले समितिको नेतृत्व एकीकृत माओवादीलाई दिन सकारात्मक भए पनि कुनै सहमति हुन सकेको छैन। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमाचार्यले राजस्व बुझाएर नवीकरण नगर्दासम्म कुनै पनि हालतमा क्यासिनो सञ्चालन गर्न नदिने बताउनु भएको छ। प्रेस चौतारे चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आचार्यले सबै क्यासिनोलाई पत्र पठाइएको भन्दै अठेर गरे प्रहरी पठाएर ताला लगाउने बताउनुभयो। राजस्व तिर्न र मजदुरहरूको समस्या समाधानका लागि सरकारले म्याद थपेको उहाँले बताउनुभयो। सरकारले हालसालै ल्याएको क्यासिनो नियमावली 2070 पालना नगरेको हुँदा सबै क्यासिनो अवैध भएको उहाँको भनाइ छ। मुलुकभित्र रहेर व्यवसाय गरेपछि सरकारलाई आम्दानीको कर बुझाउनु पर्ने बताउँदै उहाँले कर बुझाउन अटेर गर्ने व्यवसायीलाई उन्मुक्ति दिन नसक्ने उहाँले स्पष्ट पार्नुभयो। मन्त्री आचार्यले वर्तमान सरकार संयुक्त सरकार भएकाले जनताले सोचे अनुरूप काम गर्न